बाबाले छोरी नठानी पनि बाबालाई मानेकै छु। मेरो जन्मसिद्ध अधिकार खोसिए पनि गर्भसिद्ध अधिकार बाबा मानेकै छु। आमाको गहिरो पीडालाई, आमाको विशाल ममतालाई समाजको ठाडो औँलाले जित्यो। थुप्रै भुनुर छोडीहरू मासिएर धेरै छोराको आगमन भयो होला अब त। थुप्रै भ्रूण छोरीहरू मासिएर धेरै छोराको आगमन भयो होला अब त। तर यी छोराहरूका लागि कुनै दुलही नखोज्नु होला, किनकि आफ्नो छोरीको स्वागत नहुने घरमा अर्काकी छोरीको स्वागत होला र? मलाई सोध्न मन छ, बाबालाई कसले जन्म दिएको? त्यस्तै सोध्न मन छ, आमाको बाबाले पनि यस्तै सोचे के हुन्थ्यो? अनि सोध्न मन छ, विकट गाउँमा मेरा वृद्ध हजुरबालाई छोरा भएर के भयो? तर न म सोध्न सक्छु, न त कसैले उत्तर दिन्छन्। सबै मनहरूमा छन् उत्तर बिगरका प्रश्नहरू असङ्ख्य। अब म भन्न चाहन्छु, पल पल छोरी हुनुको वृथा बोकेर बाँचेका दिदीहरू चेतनाको दियो बाल्नु, ए मेरो भाइ, उनीहरूलाई सहयोग पुर्याउनु, आमाले समाजको खोक्रो खबरदारी नटेर्नु, बाबाले सदियौँ पुरानो लगाम तोड्नु। अब हामीले यो समाजलाई डोर्याउनु पर्छ, विकृतिहरूलाई हटाउनु पर्छ। म यो धरतीमा फेरि छोरी नै भएर जन्मन चाहन्छु, छोरा होइन। म छोरी भएकोमा गर्व गर्न चाहन्छु।